नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ओजेलका खबरमा। साथमा छु सदाझैं म प्रेम सुनार। कार्यक्रम ओजेलका खबर ठीक यसै समयमा यस रेडियो सहित देश विदेशका 11 वटा रेडियोबाट प्रसारण हुने गर्दछ। साथै 1 दर्जन भन्दा बढी अनलाइनबाट पनि 24 घण्टा सुन्न सकिनेछ। समाजका विविध गतिविधिहरूको संगालो कार्यक्रम ओजेलका खबरको आज हामी 210 श्रृंखलामा छौं। त आज हामी प्रस्तुत गर्नेछौ विपदमा परेका 2 परिवारको बिचल्ली विशेष श्रृंखला, जसमा गुल्मी हस्तीचोरका 1 परिवारको बिचल्ली सम्बन्धी खबर, अनि नियमित स्तम्भ जीवनको गोरेटोमा पटक पटक घर भत्केर गत 6 महिनादेखि अर्कैको घरमा आश्रय लिएका 1 परिवारको बिचल्लीको कथा सुनाउने छौ। त अबको पौनी 1 घण्टा हामी सँगै रहनुहोला। सर्वप्रथम सहयोग सम्बन्धी खबर सुनौ। हामी यति बेला गुल्मीको दरबार देवस्थान गाविस वडा नम्बर 5 स्थित स्वर्गीय लक्ष्मण नामले परिचित मानसिंह टोमाटाको घरमा छौ, जहाँको खबर हामीले प्रसारण गरेपछि त्यो परिवारलाई विभिन्न संस्थाबाट सहयोग हुँदै आइरहेको छ। र यही क्रममा आज हामी गुल्मी सेवा समाज कतारबाट सहयोग पठाउनु भएका सहयोगदाताको रकम 23,871 रुपियाँ हस्तान्तरण गरिसक्नु भएको छ। अहिले उहाँकी श्रीमती मसिना सुनार रोइरहनु भएको छ। अहिले यो परिवारको बास मात्रै छ, योसित झण्डै 1 लाख रुपियाँ सहयोग भइसकेको थाहा पाइयो। यो पनि एउटा खुसीको कुरा हो, कमसेकम त्यो परिवारलाई उद्धार गर्न सकियो। र अब म ढिलै नगरिकन गुल्मी सेवा समाज कतारबाट सहयोग रकम हस्तान्तरण गर्न आउनु भएका मित्र बीएस, जसको घर रेसुङ्गा नगरपालिका 4 अर्थात् साबिकको अर्खले गाविसमा पर्दछ, र त्यसै गरी गुल्मी सेवा समाज कतारका अध्यक्ष शिव खड्काका ससुरा यहाँ आइपुग्नु भएको छ रकम हस्तान्तरण गर्न। शिवजीको नेतृत्वमा यो सहयोग संकलन भएको हो। यहाँ 18 जनाको नामावली छ र म त्यसै समाजका क्षेत्रीय संयोजक मित्र बीएसलाई सहयोगदाताको नाम पढेर सुनाइदिन आग्रह गर्दछु। धन्यवाद प्रेमजी। आज हाम्रो गुल्मी सेवा समाज दुहा कतारले यहाँ हजुरले उठाउनु भएको ओजेलका खबर मार्फत यो चारपालामा एउटा दुःखद घटना घटेको रहेछ, त्यसलाई हाम्रा साथीहरूले यो खबर सुनेर उहाँहरूले केही सहयोग गर्ने मनसाय लिएर हाम्रो अध्यक्षज्यूको नेतृत्वमा यो सहयोग उठाउनु भएको छ। र शिव खड्का दरबारस्थान 4, श्रीमती मीना खड्का दरबारस्थान 4, देव गौतम प्राणी रातामाटा 6, अक्षित पौडेल हर्तिनेटा 1, थानेश्वर पोखरेल बलिथुम 4, जविन्द्र आचार्य छापाहीले 4, शिव गौतम बलिथुम 2, केशव गौतम 2 बलिथुम 2, लीलामणि पन्थी रेसुङ्गा नगरपालिका 4, मेयर सिंह परियार लिङ्गा 1, डोडा बस्ने तुराङ 3, केशव कडेल सिरिङ्गा, रामप्रसाद रेग्मी अमरपुर, अशोक पोखरेल बलिथुम 4, कुलचन्द्र बस्नेत सिमीचौर, गुरु पाण्डे नेटा 4, खेमलाल गैरे तुराङ, विजय बस्नेत शान्तिपुर 8। उहाँबाट कुल रकम 23,871 प्राप्त भएको छ। सहयोगदाता सबैलाई हाम्रो तर्फबाट धेरै धेरै धन्यवाद। धेरै धेरै धन्यवाद हाम्रो तर्फबाट पनि, हाम्रो गुल्मी सेवा समाजको तर्फबाट नि हजुरलाई यस्तो रिपोर्टहरू उठाउनु भएकोमा हजुरलाई नि धेरै धेरै धन्यवाद। हस् धन्यवाद। यहाँको शुभ नाम? मेरो पार्वती टमाटर। ओजेलका खबरमा उठाएपछि के उद्धार त भयो नि हैन? हजुर भयो। यहाँको शुभ नाम? सरस्वती चुदेली। कहाँ हो नि घर? धेरै धेरै नै सहयोग भएको। यहाँहरूको त एकदम बिहान साँझ खाने अनि कुनाबाट निस्काउने उपाय पनि थिएन। यहाँलाई त ओजेलको खबरले त धेरै नै सहयोग गरेको सर, अझै पनि सहयोग हुन्छ भने सहयोग गरिदिनुहोस्। रिमा अरियल। यस्तो पीडित परिवारलाई साँझ बिहान छाक्टाने कसरी भन्ने स्थिति भएको, यस्तो सहयोग गर्नु भएकोमा धेरै धेरै धन्यवाद दिँदै फेरि पनि यस्तै सहयोग होस् भन्ने कामना गर्दछु। यो परिवारको बिचल्ली देख्दाखेरि कसैको आँसु थाम्न गाह्रो पर्छ र म यो घरमा छु। कति सहयोग भयो अहिलेसम्म? बाबुहरू आफ्ना छोरा छोरी र आमा स्याहारेर भन्नुहुन्छ नि। आजसित त करिब 1 लाख त सहयोग भयो। हजुर 1 लाख सहयोग भयो। के भन्न चाहनुहुन्छ सहयोगदाताहरू? हजुर मैले ओजेलका खबरमा मलाई सहयोग गर्नुहोस् भन्छु, म सहयोग दिन सर भन्न। बासमा यी छोरीहरु किनटा छन् हैन छोरछोरी दुई भान छन् तिनीहरुलाई पढ्नपढ्नका लागि बेगमा लगाइदिनु होला है है हजुर अरुले पनि सहयोग गर्न सक्नुहुन्छ 45 दिनको पुनि तिथि सम्म सहयोग जुट्दै जानेछ र तपाईको यो बास राम्रो हुनेछ है है हुन्छ सर हुन्छ तपाई त स्थानीय बासी पनि हुनुहुन्छ शुभ नाम मेरो प्रेम नारायण घिमिरे दरबार देवस्थान चार बलायज परिवारको यो बिचल्ली देख्नु भयो यो बिचल्ली देखेपछि के सहयोग गर्न चाहनुहुन्छ सहयोग गर्न चाहन्छम सहयोग गरेका पनि छम यस्तै सहयोग जुटिरहोस् भन्न चाहन्छु पश्चिम खण्डका तपाईको जयको नेतृत्वमा यो 23,000 हैन 23,871 रुपैयाँ आयो अरु सबैलाई धेरै धेरै धन्यवाद छ सितु उभाएर गैला बरिनी भन्छन् एकदमै बिचल्ली छ बयान बेलका खानाको खाँचो छ यी छोरा छोरी टिठलाग्दा देखिएका छन् र उहाँ रात दिन रोएर बस्नु भएको छ काम गर्न सक्ने अवस्था छैन हुन्छ दिदी है है हुन्छ सर हुन्छ बिदा हुन चाहन्छु हस् दिदी है हुन्छ सर हुन्छ अब सुनौ गुल्मी हस्ती चौरका एक परिवारको बिचल्ली सम्बन्धी यो स्थलगत रिपोर्ट विगत 17-18 वर्षदेखि पहिलाको कुरो त केही थाहा थिएन म घरमा पनि नभएको अवस्था थियो त्यसपछिको अवस्थामा म आउँदाखेरि यहाँ पहिला यो सलिब्रले छाएको बुकुरोमा बस्थे त्यसपछि यो आमा समूहको सहयोग भयो र अनि टिनको पाता ल्याएर बनाइदिएको 3 वर्ष अति भयो बाँसको फेदमा अर्काको जग्गामा यसरी आमा छोरी बसोबास गर्दै आएका छन् र यिनीहरूको आय स्रोत भन्ने केही पनि छैन छिमेकीले बिहान बेलुकी ल्याइदिएको मुठी उठाएको खानाबाट अर्काको आशाबाट बाँचिरहेका छन् र आमाले पनि आँखा देख्न सक्दैनन् छोरी सधैँ बिरामी छन् र यिनले देवती उत्रियो पनि भन्छन् त्यसैले खाना टाइममा खाने छाक टार्ने उपाय पनि केही छैन यसैले गर्दा यिनी तिनको छानामा पनि अपग्रहमा केही समाजले सहयोग पनि गरेका हुन् र आमा समाजले सहयोगले यसो बास मात्र भएको अब यिनीहरूको जीवन निर्वाह गर्न ज्यादै कठिनाइ छ दैनिक गुजारा गर्न औषधि उपचारको हकमा यिनीसँग गर्ने उपाय नै छैन केही सहयोग गरेर हिजो मात्र उपचार गरेर जचाएर ल्याएको भन्ने कुरो छ यिनको दिन कटनी ज्यादै दयनीय अवस्था भएको हुनाले केही सहयोग कसैले गर्न चाहनुहुन्थ्यो कि यो केही यसरी दबिएर बसेका मान्छे केही उद्धार हुन्थ्यो भने हेतुले केही कुरा राखौँ भनेर तपाईँ समक्ष यहाँ बोलाउने काम भएको हो र अरू उहाँ हुनुहुन्थ्यो गुल्मीको हस्तिचोर गाविसका समाजसेवी इन्द्रबहादुर कुँवर जसले हस्तिचोर दुई हर्पुकोट टेउराली निवासी धनीसोरा विकको यो दयनीय अवस्थाको बारेमा जानकारी गराउँदै हुनुहुन्थ्यो हुन पनि म यसै घरमा आइपुगेको छु यसलाई घर भन्ने कि एउटा सामान्य झुपडी भन्ने एकै ठाउँमा भैँसी पनि अटाउन नसक्ने एउटा सानो झुपडी भित्र बाख्रा पालिएको छेउमा अगेनो छ यो परिवार यसमा अटाउने अवस्था छैन र बिहान बेलुकी छाक गुजार्ने अवस्था पनि छैन यस्तो दयनीय अवस्था भएपछि केही उद्धार हुन्थ्यो कि भनेर हामीलाई यहाँ बोलाउनु भएको हो म अब ढिलै नगरी यो परिवारसँग कुराकानी गर्न गइरहेको छु नमस्कार यता आउनुहोस् तपाईँको श्रीमान बितेको कति वर्ष भयो यिनले थाहा पाउने के अरे 35 वर्ष भइन् के अरे नि थाहा पाउने यिनले अनि तपाईँको छोरा कति वर्ष भयो दिल्लीतिर गएको भयो मस्तै वर्ष 18 वर्ष 18 वर्ष भयो घरवास केही छैन छैन केही छैन केही छैन यो बास पनि आमा समूहले बनाइदिएको भन्ने सुनेको छु मैले रुझेर बनाइदिनु भएको हो सबैले तिनी जम्मै केही छैन यो घरमा त केही छैन हजुर खाना पिना केही छैन केही छैन हजुर केही छैन छोरो भएको त्यत्रो वर्ष भए आउन्न उहाँ कता छ ठक्कर बोलेर बोल्दैन उनीहरूले यहाँनिर धनीसरा बिकको एउटा सानो झुपडी बनाउने काम गरिदिएको छ देउराली आमा समूह हस्तिचोर दुई हर्पुकोटका महिलाहरूले बनिदिनु भएको छ यहाँनिर त्यस समूह कि कोषाध्यक्ष टिका कुँवर हुनुहुन्छ यो कहिले बनिदिनु भएको तपाईँहरूले हाम्रो यो बनाएको त हामीले 67 सालमा बनिदिए काम यहाँहरू उता पर बस्नुहुन्थ्यो उताबाट यता आउनु यहाँलाई देवी उत्रे भनेर त्यहाँ त अब सन्चजीव हुँदा देवी काम पनि गर्ने जतिखेर पनि बिरामी परेको परै त्यसपछि उताको बास भत्कियो यहाँ आएर यहाँ एकजना उहाँको नाता पर्नुहुन्छ उहाँ भाउजू हो उहाँहरूले बास दिएर यहाँ हामीले सानसानो अब जस्तो भए पनि एउटा चिम्ले बारेर बन्दिउँ भनेर चिम काट्यौँ र चिम्ले बारेर हल्का गाह्रो लाएर समूहले आमा समूहले हामीले जुटेर बनाइदिएका अनि यो तिनको पाताहरू पनि कोही गाविसले कोही हामीले सहयोग गरेर बनाइदिएको हो तपाईँहरूले यो गाविसलाई के भन्नु भएको छैन भनेका छौँ अब उहाँहरूले पनि त्यस्तै त्यही टिन अलिअलि ल्याइदिनु भयो 2-4 वटा पाता अरू त खै केही पनि गर्नुभएको छैन अहिलेसम्म केही कतैबाट सहयोग सारा नपाएर हामीले अहिले हजुरलाई झिकाएर त्यहाँबाट केही कतैबाट सहयोग हुन्थ्यो कि यहाँलाई उपचार गर्न पाए हुन्थ्यो कि ज्यान बाँचे त अब संसार देखिन्छ भनेर हजुरलाई मगाएको अहिलेसम्म अब अस्ति मात्र तमगस गएर केही थोरै थोरै रकम उठेथ्यो र उपचार गरेर ल्याइए अनि अझै पनि यसमा थप्न पाए पर अलि ठुलो उपचार गर्न टाढा जान सकिन्थ्यो कि भनेपछि यहाँकी छोरी जो सीता बिका जो 35 वर्षकी हुनुहुन्छ उहाँलाई चाहिँ नि अल्सर रोगको उपचार गर्न नसकेर तपाईँले चन्दा उठाउनु भएको हजुर यो अल्सर छ भइसके हा भन्नु डाक्टर साहेबले पनि त्यहाँबाट अब यति पैसाले मात्रै उपचार गर्न त सकिएन अझै पनि केही रकम उठाउन सकिन्थ्यो कि भनेर हजुरलाई खबर गरेको बाँसको चिम्ली बारेर अब यस्तरी बस्नु भयो के गर्ने हो अब यो खबर सब हजुरले जता कतै पुर्याइदिनु भनेर अलिकति केही रकम उठ्यो कि म यस झुपडी मुनि बसिरहेको छु र यहाँनिर भर्खरै पानी परिरहेको बेलामा म यहाँ बसिरहेको छु पानी चुहेको छ यस्तो छ कि खुट्टा पसारेर सुत्ने ठाउँ छैन यहाँनिर बाख्रो पनि पालिएको छ साथमा कुखुराहरू छन् कोखैमा एउटा सानो अगेनो छ यो परिवारको घरमा खाना पाकिरहेको छैन र यी बिरामी सीता विश्वकर्मा एकदम कराइरहनु भएको छ कहिलेदेखि तपाईँलाई यो बिमार भएको हो मलाई बिमार भएको 5 साल जति भए देवी माता उत्रेका 5 साल भए त्यहाँपछि यो रोग लागेका पनि त्यति अझ अघि भए त्यहाँपछि मैले सक्दाखेरि त ती धुप बत्ती पूजा पनि गर्छु कहीँ सबैले दाइनी पनि पार्छन् तर भए पनि अब मलाई अलसार बिमार भएर घाँटी सम्मान भएर क्यान्सर निक्लिने डर छ त्यहाँपछि मलाई बाबाको बाबा भएको पनि थाहा भएन आमा बुढी हुनुहुन्छ त्यहाँपछि यति पानी ल्याएर खाने उपाय छैन कहीँबाट ल्याएको फाँक मुठी ल्याएको चामल छर छिमेकीले ल्याएको चामल पनि पकाएर मैले लिटो बनाएर खाना मैले खाना मलाई घाँटीबाट खाना हुन्न त्यहाँपछि अब पानी ल्याउने काम गर्ने उपाय केही पनि छैन मलाई त नसक्दो भएँ धेरै धेरै बिमारी छु यहाँनिर यस हस्तिचोर गाविसका पूर्व गाविस सचिव कृष्णबहादुर रायमाजी हुनुहुन्छ रायमाजीको घरको कोखैमा यो पर्दछ आफ्नो कार्यकालमा यो परिवारलाई गाविसबाट कुनै कोसिस भयो कि भएन खासै त्यस्तो गर्दा अब सबै गाविसले गर्न सक्ने अवस्था पनि रहेन र सामान्य हिसाब किताबमा यिनीहरूलाई एउटा वृद्ध भत्ता पाउने ती बुढी आमा छन् उनले त्यही वृद्ध भत्ताको हिसाब किताबबाट आफ्नो सामान्य गुजारा निर्वाह गरेथिन् र यो सरकारको नियम अनुसार टोयलेट नभएसम्म वृद्ध भत्ता पनि नदिने भनेपछि यिनीहरू टोयलेट बनाउन सक्ने अवस्था पनि रहेन र यो केही महिनासम्म यिनीहरूको त्यो वृद्ध भत्ता पनि रोकियो र यही गाउँका मान्छेहरू आफ्ना आफन्तहरूले बाँस साँस खोजेर यो सामान्य खालको टोयलेट बनाइदिएपछि मात्रै त्यो वृद्ध भत्ता सुचारू भएको छ त्यसपछि गएर अब यिनीहरूको अन्य अवस्था त्यस्तो केही छैन यो बर्खामा यो कहिले काहीँ बतास आउँदाखेरि यो छाप्रो पनि फालिदिएर फेरि यिनीहरू रुज्ने अवस्था रहन्छ हामी छरछिमेकीले त्यो फेरि आएर यो बनाइदिने यताउति गरिरहेका छौँ र अस्ति एकचोटि यो हाम्रो यहाँ रेड क्रसको साधारण सभा बसेको थियो त्यसैमा मैले सबैले चन्दा उठाएर एकचोटि तमगास लैजाने र तमगासबाट भएन भने पर अन्त लैजानुको निमित्त रेड क्रस संस्था गुल्मीले केही पहल गर्ने त्यहाँको उपाध्यक्ष आउनुभएको थियो उहाँले पनि त्यो आश्वासन दिएर जानुभएको हो यिनी सामान्य उपचारमा तमस गएर आइसन् बाँकी कुराकानी उहाँ के भएको छ यो दयनीय अवस्था छ यिनीहरूलाई जुन जुन संस्थाबाट हुन्छ व्यक्तिबाट हुन्छ यिनीहरूको उद्धारको निमित्त अब हामीले सामान्य हिसाबबाट मात्रै गरेर यिनको सधैँ हुने खालको भएन र राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा रहनुभएका सबै दयालु मायालु व्यक्तिहरूबाट यिनीहरूको लागि केही सहयोग गरिदियो भने यिनीहरूको उद्गार हुन्थ्यो अन्यथा यिनीहरू मर्ने र बाँच्ने अवस्थाको साह्रै दोधारमा छन् छोराले कहीँ हेर्ने खालको केही काम गरेन अरू यिनीहरूको लागि सेवा गर्ने मान्छे भनेको यहाँ कोही पनि छैन सुनिहाल्नुभयो श्रोता जसको बासै छैन उसलाई हस्तिचोर गाविसले खुल्ला दिशामुक्त गाविस घोषणा गर्ने बेलामा उहाँको वृद्ध भत्ता नै रोकेर यो शौचालय बनाउन लगाएको रहेछ र मैले देखिरहेको छु सानो एउटा बाँसले बारेको शौचालय छ र कुखामा त्यत्रै एउटा बुकुरो छ यस्तो अवस्था छ जसको घाँस छैन बाँस छैन कपास छैन त्यस्ता जनतालाई राज्यको नीति कस्तो छ भने देखालो सभ्यता प्रस्तुत गर्न गइरहेको छ यस्तो सभ्यता देखाएर हुँदैन यस्ता गरीब जनताहरूले घाँसबास कपास पाएका छैनन् राज्यको नीति नै यस्तो भएको कारण अहिलेसम्म यो परिवार घरबार विहीन छ खाने खर्च छैन यो सीता विश्वकर्मा उपचार नपाएर थला परिरहनु भएको छ उहाँको उपचारका लागि पनि राज्यको कुनै पनि निकायले गर्नुपर्ने हो तर त्यो गर्न सक्दैन आखिर देश विदेशमा रहेका नेपालीहरूसँग हात फैलाउनु सुभाइ अर्को विकल्प नदेखेपछि यहाँ हामीलाई बोलाउनु भएको के भन्न चाहनुहुन्छ हजुर अलसन्चो भएन म बिमारी छु म बिमार भएका 5 वर्ष भए थल परिरहेकी छु अल्सर हुँदा हुँदै क्यान्सर हुन्छ भनेर डाक्टरले भनेका छन् यसको पुरा औषधि खाए पर भेट्छ नभए अपरेसन गर्न पर्छ भन्ने पनि भनेका छन् त्यहाँ पछि म बाँचुला भन्ने कति छ अब के गरौँ हुन त म साह्रै बिमारी छु त्यहाँ पछि अब हजुरबाट पनि केही सहयोग पाइयो र केही खोजी गर्न सक्छु कि भनेर म बोलेकी छु खान मलाई हुन्न मलाई साह्रै बिमारी छु म खाना हुन्न खान खाना अड्किन्छ त्यसपछि खाना जबरजस्ती खाएपछि अड्को भनी बार बढी बढी अड्को भनी मलाई सकास हुन्छ त्यसपछि अलि खाना खाएर धेरै धेरै बहिनेको हुन्छ उल्टे हुन्छ मलाई धेरै धेरै सन्चो छैन यहाँनिर हर्पुकोट देउराली निवासी ता घिमिरे हुनुहुन्छ उहाँले पनि नजिकबाट यो घरको बिचल्ली देखिरहनु भएको छ के भन्न चाहनुहुन्छ सबैसँग यो परिवारको उद्धारका लागि यहाँहरू जति बेला पनि मर्तेल खोज्दै हिँड्नुहुन्छ मर्तेल नपाइएको अवस्था हुन्छ अनि फेरि एउटा बिजुली माथि गोफले बहादुर बिकाको घरबाट तार तानेर भए पनि एउटा बत्ती बाल्दिउँ भनेको उहाँहरूले मान्नुभयो तर विद्युतलाई सोद्धाखेरि 80 रुपियाँ तिर्नुपर्छ भनेर भन्नुभयो 80 रुपियाँ तिर्ने यहाँहरूको क्षमता छैन तर बिल त उहाँ उठ्छ 80 रुपियाँ उहाँहरूले तिर्नु पर्दैन उहाँहरूले तिर्नुहुन्छ भन्दाखेरि पनि तार दिनुभयो तार मैले लगाइदिन्छु भन्दाखेरि पनि पाइन्न भनेर भन्नुभयो त्यसरी यहाँहरूको बिचल्ली देख्दाखेरि एकदम मर्तेल पनि पाइन्न अब क्यान्डल पनि पाइन्न त्यसरी अँधेरैमै बस्नु परेको अवस्था छ यहाँहरूको खै किन अरूले त पाए अब दयनीय अवस्था भएकाले पनि गरिबले पाए भन्छन् अब धनीले पाइराखेछन् मिटर बक्स पनि अब यहाँहरूले एउटा मिटर बक्स पनि उपलब्ध भएछन् त्यसपछि अन्तबाट तार ल्याएर तानेर एउटा बत्ती बालिदिउँ त भन्दाखेरि त्यो पनि विद्युतले अब पाइन्न भनेर भन्छन् अब त्यस्तै छ आमा तपाईँले वृद्ध भत्ता पाइरहनु भएको छ त्यही वृद्ध भत्ता हो तपाईँको आय स्रोत भनेको होइन त्यही हो के भन्न चाहनुहुन्छ यस्तो हजुरहरू आउनु छ यस्तो बाख्रो छ त्यही कोतारिया छौँ त्यही अझ पाल्न ल्याएको बाख्रो हो त्यही छ यस्तै दुःख छ यथेरसम्म खाना पिना केही छैन हिजो कता कता गएर खाएर आएँ त्यस्तै छ हजुर हो भन्ने आउनु एक वर्ष भए आउनु उही दुःख पाउँछ उतै भाँडा मान्ने के गरेर बस्छ छलाई मणिकारमा छ तपाईँको छोरा जुठे विश्वकर्मा चाहिने कति वर्ष भयो भारतमा हिँडेको भइसक्यो 22 वर्ष भयो फर्केर आउनु भएन खै आउनु चाहिँ उभार गर्न लगाएर गइरहेको आएको अहिले नआएको 22 वर्ष